कस्तों संसार हो यो बादल भित्राको जुन जस्तो कस्तो संसार हो यो बादल भित्राको जुन जस्तो कस्तो जीवन हो यो कस्तो फुलेको फूल जस्तो नफुलेको फूल जस्तो पर्ने कहिले आफू नै लास पोकी तिड्नु पर्ने कहिले पिर पिएर सुत्नु पर्ने कहिले आफू नै लास पोकी तिड्नु पर्ने धेरै धेरै कुरा गर्नु पर्ने धेरै धेरै कुरा गर्नु पर्ने अनि ठुलो कुरा मर्नु पर्ने कस्तो संसार हो यो बादल भित्रको जुन जस्तो नभन हिमाललाई डराइदिन्छु नसोच घामलाई जलाइदिन्छु नभन हिमाललाई डराइदिन्छु नसोच घामलाई जलाइदिन्छु नफसाउ जितले झन्झटमा आफूलाई नफसाउ जितले झन्झटमा आफूलाई सक्छौ बरु फसाउ अरूलाई कस्तो संसार हो यो बादल भित्रको जुन जस्तो कस्तो संसार हो यो बादल भित्रको जुन जस्तो कस्तो जीवन हो यो कस्तो जीवन हो यो नफुलेको जस्तो नफुलेको फुल जस्तो फुल जस्तो